दुनिया के अंगूर पर उसको कयास नहीं किया जा सकता। दुनिया के सिर्फ इसलिए नाम बता दिया कि हम यहाँ समझ नहीं सकते, कोई और नाम बताते तो हमें जहन में नहीं आता कि कैसा होगा। लेकिन एक दफ़ा हज़रत ईसा के सामने किसी ने कहा था आम जो है जन्नत का फल है, पर मैं ऐसा कहना सही नहीं है क्योंकि जन्नत आम हालांकि उनको भी पसंद है लेकिन आम दुनिया के एतबार से तो बहुत अच्छा और सबसे अच्छा फल कहा जा सकता है, लेकिन लेकिन आखरत के एतबार से जो है जन्नत का फल कहना, क्योंकि जन्नत और दुनिया की नेमतों में कोई मुनासबत नहीं है। दुनिया की नेमत ये भी नहीं कहा जा सकता कि उसका एक इशारा है, बल्कि बल्कि समझ लें बस एक समझाने के लिए है, वो उसकी लज्जत ही कुछ और होगी। वउतू बिही मुतशाबिहा, जब उनको दिया जाएगा तो फिर वो कहेंगे ये तो इस तरह का फल तो हमने पहले भी खाया है, यानी दुनिया में भी खाया है, लेकिन जब वो खाएंगे तो उसका जायका ऐसा होगा कि फिर वो हैरतजदा रह जाएंगे। हर काश में नया जायका, हर दफ़ा चखने में नया जायका। तो फरमाया इन्ना लिलमुत्तकीना, ये सब चीज़ें मिलेंगी लेकिन किसको मिलेंगी, इन्ना लिलमुत्तकीना मफाजा। दुनिया की कामयाबी जैसे पढ़ने लिखने या हुनर हासिल करने से मिलती है, अल्लाह ताला भी अपने बंदों को शौक़ दिलाते हैं कि ये सब चीज़ें तुम्हारे लिए हमने तैयार करके रखी हैं। इन्ना लिलमुत्तकीना मफाजा हदायिका व आनाबा व कवाइबा तराबा व कसन बिहाका ला यस्मऊना फीहा लग़वन वला किज़्ज़ाबा। ये सारे जन्नतियों के लिए नेमतों का जिक्र हो रहा है, इससे पहले जहन्नमियों का के आज़ाब का भी जिक्र हो चुका है। लाबिसीना फीहा अहक़ाबा इन जहन्नम कानत मिरसादा, के बेशक जहन्नम घात में है। इन जहन्नम कानत मिरसादा, बेशक जहन्नम घात में है। किसके लिए, लिताग़ीना मआबा, जो सरकश हैं उनका ठिकाना है। लिताग़ीन तगा कहते हैं, तगा और तागी कहते हैं ऐसे आदमी को जो सरकश हो, जो दीन की बात सुनने के लिए भी तैयार ना हो, या सुने तो दूसरे कान से निकाल दे और अपनी अय्याशी में लगा रहे। और सरकश उसको नहीं कहते जो चलता है दीन के रास्ते में, कभी मغلوب हो जाता है, तो इसको सरकश नहीं कहते, बल्कि ये मुसलमान जो है ये अल्लाह ताला का इस लिहाज से प्यारा है कि अल्लाहु वलीजुल लदीन आमनु के अंदर भी ये दाखिल है। दूसरा ये कि इसको नदामत है अपने गुनाह पर, ये कभी भी सच्ची तौबा करके अल्लाह वाला बन जाएगा। और एक बड़ा तबका ऐसा है कि जो गुनाह को करके गुनाह भी नहीं समझता और नेक होने के लिए तैयार भी नहीं। इसलिए समझ लें कि जो लोग हमारी बातों को सुन लेते हैं तो वो भी बहुत से लोग जो हैं वो सब जानने के बावजूद, उनका अकीदा कुछ भी होता है लेकिन जानने के बावजूद सुन लेते हैं, तो उनका ये सुनना भी दलील है कि उनके अंदर अल्लाह ताला की मोहब्बत मौजूद है, लिहाजा कभी ना कभी उनको हिदायत हो सकती है। और जो सुनने के लिए तैयार ना हो ऐसा शख्स बागी यानी बागी होता है, अल्लाह ताला का बागी होता है, वो ज़ाहिरन और बातिनन अल्लाह ताला की नाफरमानी करता है। तो फरमाया कि ऐसे लोग जो लिताग़ीन महाबा, जहन्नम ऐसों का ठिकाना है कि जो तगा यानी सरकशी करते हैं, सुनने के लिए तैयारी नहीं है, करने के लिए भी तैयार नहीं है। और एक है कि अमली तौर पे कमज़ोर होना, अमली तौर पे कमज़ोर हो तो आदमी माहौल में जुड़ता रहे, इंशाअल्लाह उसको ताकत भी मिल जाएगी। लिताग़ीन मआबा लाबिसीन फीहा अहक़ाबा, उसमें रखे जाएंगे, उसमें ठहरेंगे। फीहा अहक़ाबा हक़बा, हज़रत शेख ने लिखा है कि एक हक़बा जो है वो बहुत बड़े ज़माने को कहते हैं। बेशुमार सहाबा के नाम दर्ज करके हज़रत मौलाना ज़किया साहब रहमतुल्लाह ताला लिखते हैं फ़ज़ाइल नमाज में कि अक्सर सहाबा के नज़दीक हक़बा एक जो है 80 साल के ज़माने को कहते हैं आखरत के एतबार से। और आखरत के ज़माने के एतबार को अगर लगाया जाए तो दुनिया के एतबार से वो 2,88,00,000 साल बनता है, जो एक नमाज छोड़ने की वजह से जिक्र है कि वो उसको रहना पड़ेगा। अल्लाहुम्मा हफ़ज़ना मिन्हुम, अल्लाह ताला हम सब की हिफाजत फरमाए। इसलिए बाद नमाज भी शुरू कर देते हैं और लेकिन उसकी पाबंदी नहीं करते, बाद आइंदा की तो पाबंदी करते हैं, पिछली नमाजों की फिक्र नहीं करते कि हमारी क़ज़ा भी हुई है नमाजें, अब देर से हिदायत मिली, पहले इधर उधर घूमते रहे, फिर कोई अल्लाह का बंदा टकरा गया اور کوئی دعوت دینے والے آ گئے، کوئی اللہ والا مل گیا، اب اس کو نماز کی فکر ہو گئی، ابھی تو فکر ہو گئی لیکن پچھلا بھی لوٹانا پڑے گا، پچھلا قرضہ بھی لوٹانا پڑے گا، لہذا قضائے عمری کا اہتمام ایسے لوگوں کو کرنا چاہیے جن کی پچھلی زندگی کی نمازیں رہ گئی ہیں 15 سال سے، جب بالغ ہوئے تھے، جب ہر آدمی کو اپنی بلوغت کا معلوم ہے، بعضے 12-13 سال میں ہی بالغ ہو جاتے ہیں اور بعضے 14-15 سال میں ہوتے ہیں، تو اپنی بلوغت کا معلوم کر کے وہاں سے قضاء عمری پڑھنا شروع کر دیں، پھر انشاءاللہ جب یہ ادا ہو جائے گی پھر کوئی نماز ہمارے ذمے نہیں رہے گی، اسی طرح زکوٰۃ نہیں دیے زکوٰۃ بھی ادا کرے، کسی کا مال، سچی توبہ یہ ہے، ورنہ آج توبہ تو کی جاتی ہے لیکن کسی کا مال دبایا تو دبائے بیٹھے ہیں اور توبہ کر کے جو ہے بہت نورانی شکل بنا لی، لیکن یہ مال وہاں پر دینا پڑے گا، یہ مال وہاں پر دینا پڑے گا، جو حق دبایا ہے وہاں پر دینا پڑے گا، حکیم الامت نے لکھا ہے 3 پیسے کے بدلے میں 600 مقبول نمازیں دینی پڑیں گی، 3 پیسے کے بدلے میں، اب یہ ضروری نہیں کہ آج کا پیسہ ہو، ہو سکتا ہے حکیم الامت کے زمانے کا پیسہ ہوگا وہ، لیکن پھر بھی کتنا ہوگا، 3 پیسے آج 3000 روپے ہوں گے، لیکن اس کے بدلے میں جب نمازیں دینا پڑیں گے پھر پتہ چلے گا، آج نماز پڑھنا اور یہ سارے دین کے کام کرنا آسان ہے لیکن حقوق کی ادائیگی مشکل ہے، اسی لیے اللہ تعالیٰ دونوں رخ کو بیان کرتے ہیں، جہاں بھی کہیں ترغیب دیتے ہیں، کہیں ترغیب، کہیں نوید، کہیں وعید، کہیں پہ خوشخبری سناتے ہیں، یہ خوشخبری ہے ان للمتقین مفازہ، لیکن پھر اس سے پہلے جو ہے وہ وعید ہے، یعنی جو ایسا نہیں کرے گا، جو سرکشی اختیار کرے گا ہم اس کو ایسا عذاب دیں گے کہ اس کو نانی یاد آ جائے گی، ایسا عذاب دیں گے کہ اس کے ناک سے سرکشی اس کے ناک سے نکل جائے گی، للطاغین مآبا، کیونکہ ٹھکانہ ہے وہ دوزخ، ٹھکانہ ہے طاغیوں کا، باغیوں کا، جو اللہ تعالیٰ کی نافرمانی کھلے عام دنیا میں کرتے تھے، ہر جگہ جہاں دیکھیے جنتیوں کا ذکر ہے، ان المتقین فی غلال و عیون، سورہ مرسلات میں فرما رہے ہیں اللہ تعالیٰ کہ متقی لوگ سایوں میں ہوں گے اور چشموں میں ہوں گے، ان المتقین فی غلال و عیون و فواکہ مما یشتہون، اور ان کو پھل اور میوے ملیں گے جتنا وہ چاہیں گے کھا سکیں گے، مما یشتہون جتنی بھوک لگے گی اتنا کھا سکیں گے، یہاں تو آدمی زیادہ کھائے دونوں طرف سے خطرہ ہوتا ہے کہ اتنا پیسہ نہیں ہوتا کہ آدمی زیادہ کھا سکے، عام طور پہ یہ میوے اتنے مہنگے ملتے ہیں، اور اگر زیادہ کھا لے تو فوراً خطرہ ہوتا ہے کہ ہضم بھی ہو نہ ہو، پتہ چلا کہ زیادہ تو کھا لیا ہضم نہیں ہوا، بی پی ہائی ہو گیا، وہاں اس چیز کا کوئی خطرہ نہیں ہوگا، مما یشتہون جتنا چاہیں گے اتنا کھا سکیں گے، کلو وشربو، اللہ تعالیٰ فرما رہے ہیں کھاؤ اور پیو، جنت میں فرمائیں گے کلو وشربو ہنیم بما کنتم تعملون، مزے کے ساتھ کھاؤ اور پیو، کیونکہ تم بما کنتم تعملون، کیونکہ تم نیک اعمال کرتے تھے، انا کذلک نجزی المحسنین، اور ہم نیکوکاروں کو اسی طرح جزا دیا کرتے ہیں، یقیناً ہم سب کا یقین تو ہے ان چیزوں پر، لیکن یقین کے جو ثمرات اور اثرات مرتب ہونے چاہیے وہ نہیں ہو رہے ہیں پوری طرح، فرمایا ان الصلاۃ تنہا عن الفحشاء والمنکر، کہ بے شک نماز روکتی ہے بے حیائی سے اور ناشائستہ کاموں سے، آج ہم نمازیوں سے ہی مخاطب ہیں لیکن ہمارا اپنا کیا حال ہے، ہم یہ دیکھیں کہ ہم ایک طرف نماز بھی پڑھ رہے ہیں اور دوسری طرف نگاہ کی حفاظت ہو رہی ہے، دوسری طرف دوسرے گناہوں سے بچنا ہو رہا ہے، ان الصلاۃ تنہا عن الفحشاء والمنکر، حضرت شیخ اس کے فضائل میں لکھتے ہیں، فائدے میں لکھتے ہیں کہ حضرت ابن عباس فرماتے ہیں کہ جو نماز اس کو برائی سے نہ روکے وہ نماز ہی نہیں ہے، اس کو بجائے قرب خدا دلانے کے اور دور کر دے گی، اب اس کا مطلب کیا ہے کہ نماز چھوڑ دی جائے، نہیں، نماز نہ چھوڑی جائے بلکہ گناہوں کو چھوڑا جائے، نماز اس حالت میں بھی فائدہ تو دے گی لیکن جیسا فائدہ دینا چاہیے ویسا نہیں دے گی، جیسا ایک آدمی نشہ کرتا ہے، برے نشے کرتا ہے، ہیروئن اور اسی طرح چرس وغیرہ، تو اس کے ایک طرف وہ یہ نشہ بھی کر رہا ہے جو اس کو گھلا دینے والا ہے، دوسری طرف وہ روٹی بھی کھا رہا ہے، تو روٹی کا پورا فائدہ نہیں ہوگا، جب وہ نشے کو چھوڑے گا تو اس کو سوکھی روٹی، دال روٹی بھی اس کو فائدہ دے گی، تھوڑا سا زہر بھی انسان کو گھلا دینے کے لیے کافی ہوتا ہے، مشہور ہے کہ بھولو پہلوان اپنے ناشتے میں ایک بکرا کھاتا تھا، مشہور ہے، معلوم نہیں کہاں تک صحیح ہے، تو حضرت والا نے فرمایا کہ ایک بکرا وہ کھا لے اور دن میں 2 بکرے کھا لے، کچھ بھی کھا لے، کتنا ہی پستہ بادام کھا لے، لیکن ایک بکرے کا کتنا کم از کم ویٹ ہوتا ہے، 8-10 کلو تو ہوتا ہوگا، 6 کلو تو ہوگا کم از کم، اب کہاں 7-8-10 کلو اور کہاں ایک چھٹاک، صرف ایک چھٹاک بہت زیادہ ہے، زہر جو ہے ایک چھٹاک بھی زیادہ ہے، ایک چھٹاک سے بھی کم اگر زہر کھا لے تو بتائیے کہ اس کو بکرے کی طاقت زیادہ آئے گی یا زہر کی وجہ سے مر جائے گا. تو اس لیے گناہ جو ہے وہ تمام نیک اعمال کے انوارات کو اس طرح ضائع کر دیتے ہیں, اس طرح زائل کر دیتے ہیں دل کی کیفیات کو. ادھر ہم نے نماز پڑھی, اللہ کے سامنے کھڑے ہیں, بازار میں گئے, بدنگاہی کر لی, سارے انوارات نکل گئے, سارے انوارات نکل گئے. اس لیے جتنا کمانا ضروری ہے اس سے زیادہ بچانا ضروری ہے. آج یہ فلسفہ سمجھ میں آ رہا ہے عام دنیا میں کہ بھئی ایسے فضول خرچی کرو گے تو رہے گا کیا تمہارے پاس, تو ایک لاکھ کی تنخواہ بھی کم پڑ جائے گی, ایک لاکھ کی تنخواہ بھی کم پڑ جائے گی. لہٰذا کفایت شعاری جو کرتا ہے وہ 8-10 ہزار میں بھی گزارا کر سکتا ہے, اور جو کفایت شعاری نہ کرے وہ لاکھ میں بھی پریشان رہے گا. اسی لیے نیکیوں کا جمع کرنے کا شوق بہت اچھا, لیکن اس کو بچانا بھی ضروری ہے. مولوی رحمۃ اللہ تعالیٰ فرماتے ہیں, اول ایجاں دفع شر موشکن, بعد ازیں امبار گندم کوش کن. اے میری جان, کتنے پیار سے نصیحت کر رہے ہیں کہ پہلے جو ہے چوہوں سے حفاظت کا انتظام کر لو. کہیں گودام میں جب سامان جمع کرو بہت سارا اناج, تو پہلے چوہوں سے حفاظت کا انتظام کر لو, ورنہ تم خوش ہو کہ بہت اناج ہے, پتہ چلا کہ سب کو چوہے کتر گئے. بعد ازیں انبار گندم کوش کن, اعمال تو بہت ہیں لیکن اگر اس طرح بد اعمالیاں بھی ساتھ رہیں تو یہ سارا جو ہے سارا اناج بھوسا بن جائے گا, یہ سارے اعمال جو ہیں بے حقیقت ہو کر رہ جائیں گے. اللہ تعالی ہمیں آخرت کی فکر نصیب فرمائے, گناہ سے بچنے کا شوق روق نصیب فرمائے. الحمدللہ رب العالمین, والصلاة والسلام على رسوله الكريم. واعف عنا واغفر لنا وارحمنا, انت مولانا فانصرنا على القوم الكافرين. اللهم انا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار. اللهم اكفنا بحلالك عن حرامك واغننا بفضلك عمن سواك. اللهم حاسبنا حسابا يسيرا. اللهم انا نسألك الهدى والتقى والعفاف والغنى. اللهم أعز الإسلام والمسلمين وأذل الشرك والمشركين. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين. آمين ورحمة الله.